नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, सटरभित्र अस्पताल खोलेर सडकमा पार्किङको सुविधा दिएका निजी अस्पतालको आग्रह बमोजिम नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अन्तत निजी अस्पताल दर्ता गर्नुपर्ने प्रावधान पन्छाएर नवीकरणको सुविधा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूलाई 15 दिनभित्र नवीकरणका लागि शुक्रबार सूचना जारी गरेको थियो। यसअघि गत जेठ 8 गते देशभरका सबै निजी अस्पताललाई स्वास्थ्य निर्देशिका 2070 अनुसार पुनः दर्ता हुनुपर्ने सूचना सार्वजनिक भए पनि सरकार र निजी अस्पताल सञ्चालक बीच बिहिबार मन्त्रालयमा भएको वार्तापछि सरकार एक कदम पछि हटेको हो। यही जेठ 8 गते दोस्रो पटक सूचना जारी गर्दै सरकारले अस्पताल पुनः दर्ताका लागि 15 दिनको समय दिएको थियो। गत 22 गते अन्तिम दिन सरकार र निजी अस्पताल समन्वय समिति अफिन बीच वार्ता भएको थियो। तोकेको समयमा निजी अस्पतालहरू पुनः दर्ता नभए 23 गतेबाट सबै अस्पताल अवैधानिक हुने सरकारले यसअघि सूचना सार्वजनिक गरेको थियो। निजी अस्पतालको आफ्नै जग्गा र भवन हुनुपर्ने, योजनासहितको अस्पताल सञ्चालन हुनुपर्ने, भूकम्प रहित भवन हुनुपर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने, मुख्य राजमार्गबाट 1 किलोमिटर टाढा हुनुपर्ने र अस्पतालको सैया स्वीकृति अनुसार उपकरण हुनुपर्ने निर्देशिकामा उल्लेख छ। चितवनमा रहेका 2 मेडिकल कलेज र अन्य निजी अस्पताल उल्लेखित मापदण्डभित्र पर्दैनन्। आशा अस्पतालको भने भवन र जग्गा आफ्नै हो। वार्ता टोलीमा सहभागी अफिनका केन्द्रीय उपाध्यक्ष नारायण सिंह कुबरले तत्काल निर्देशिका कार्यान्वयन नगर्ने सहमति बनेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेले पीडितहरूको लागि न्याय र दोषीहरूलाई कारवाहीको लागि अन्तिम अवस्थासम्म एकजना मात्र भए पनि लागिराख्नुपर्ने बताउनु भएको छ। चितवन माडीको बाँदर मोडेमा तत्कालीन नेकपा माओवादीले 2062 जेठ 23 गते यात्रुवाहक बसमा बम विस्फोट गराउँदा मृत्यु भएका 38 जनाको स्मृतिमा हिजो घटनास्थल बाँदर मोडेमा भएको कार्यक्रममा प्याकुरेले सो कुरा बताउनु भएको हो। मानवाधिकार कर्मी प्याकुरेले उक्त शोकसभा न्याय र आक्रोशको सभा भएको भन्दै अनेक बाहनामा राजनैतिक चलखेलमा नै पीडितहरूलाई विभाजन गर्ने परिपाटी आएकोमा चिन्ता व्यक्त गर्नुभयो। चितवनको क्षेत्र नम्बर 4 असार 8 गति हुने संविधान सभा सदस्य उपनिर्वाचनको लागि आवश्यक सबै मतदान सामग्री चितवन आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। निर्वाचनको लागि चाहिने विद्युतीय मतदान मेसिन, मसी स्ट्याम्प लगायतका मतदान सामग्रीहरू चितवन आइपुगेको हो। चितवनका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका लागि पर्चा पम्पलेट बाहेकका सबै सामग्री जिल्ला भित्रिएको बताउनुभयो। विद्युतीय मतदान मेसिन पहिले नै आइपुगेको थियो। ढकालले भन्नुभयो बुधबार मात्र निर्वाचनका लागि चाहिने मसी लगायतका सामग्री आइपुगेको छ। उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी गरिरहेको ढकालले जानकारी दिनुभयो। निर्वाचन आयोगले असार 8 गते संविधानसभा सदस्य उपनिर्वाचन गर्ने मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन सामग्री आउन सुरु भएको ढकालले बताउनुभयो। निर्वाचनको लागि आवश्यक पर्ने विद्युतीय मतदान मेसिन, ब्यालेट युनिट र कन्ट्रोल युनिट वैशाखमा नै जिल्ला निर्वाचन कार्यालय आएको कार्यालयले जनाएको छ। जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालयमा हुन सक्ने भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई सचेत पार्नुपर्नेमा सरकारवालाले जोड दिएका छन्। भरतपुरमा आयोजित मालपोत कार्यालयको सेवा सम्बन्धमा भ्रष्टाचार विरुद्ध अभियान चितवनले गरेको छलफल कार्यक्रममा सहभागीले सरकारी सेवा झन्झटिलो भएको बताएका छन्। सरकारी सेवा प्रभावको अवस्था बिस्तारै सुध्रे पनि झन्झटयुक्त प्रक्रियाले गर्दा भ्रष्टाचार मौल्याएको औल्याएका छन्। भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक बिमबहादुर श्रेष्ठले सरकारी क्षेत्रमा रहेको भ्रष्टाचार नियमित अनुगमन तथा प्रभावकारी कार्य सञ्चालन भए मात्रै सुधार हुन सक्ने बताउनुभयो। मालपोत कार्यालय चितवनका मालपोत अधिकृत गुरु दत्त सुवेदीले मालपोत कार्यालयले 70 भन्दा बढी कानुन कार्यान्वयन गर्नुपर्ने, विकसित भएका प्रविधिहरूको प्रयोगका लागि कानुन अभाव भएकाले पनि कार्य सम्पादनमा समस्या आएको बताउनुभयो। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आयोजनामा शुक्रबार नानगढमा भएको शैक्षिक सुधारका लागि सञ्चारकर्मीको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले शैक्षिक क्षेत्रको विकास गर्नका लागि शैक्षिक संस्थाको कुनै एक पक्षको मात्र नभई समग्र पक्षको मूल्याङ्कन तथा अनुगमन गर्नुपर्ने बताएका छन्। शैक्षिक विकासको सन्दर्भमा भौतिक सामाजिक विषय पनि सँगै आउने भएका कारण त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा कार्यक्रमका वक्ताहरूको जोड थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्व सचिव तथा केन्द्रीय प्रतिनिधि नारायण प्रसाद सापकोटाले शैक्षिक विकासमा सञ्चारकर्मीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सापकोटाले प्रस्तुत गरेको कार्यपत्रमा प्रभावकारी रूपमा विद्यालयहरूको अनुगमन नहुँदा पनि विभिन्न समस्याहरू उत्पन्न भएको बताइएको थियो। जातिको आधारमा छात्रवृत्ति प्रदान गर्दा गरिब विद्यार्थीहरू पढ्नबाट वञ्चित हुने गरेका कारण यसलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा सापकोटाले कार्यपत्रमा उल्लेख गर्नुभएको छ। राज्यले पाठ्य पुस्तकको रकम समयमा नै विद्यालयमा पुर्याउन नसकेका कारण गुणस्तरीय शिक्षामा असर परेको सापकोटाले बताउनु भएको छ। बजारमा गुणस्तरीय दाना उपलब्ध भएपछि चितवनका माछापालक किसानहरूलाई राहत भएको छ। विगतमा गुणस्तरीय दानाको अभावमा हैरानी खेप्दै आएका किसानहरू सहुलियतमा दाना पाउन थालेपछि राहतको महसुस गरेका हुन्। किसानले बजारमा दाना उपलब्ध नहुँदा ढुटो र पिना कुहाएर माछा उत्पादन गर्दै आएका थिए। आवश्यक परेको बेला खोज्दा ढुटो र पिना पनि नपाइने समस्या झेल्दै आएका किसानहरू अहिले बोरामा प्याकिङ गरेको दाना पाउन थालेका छन्। माछापालक किसानको समस्यालाई मध्यनजर गरी रत्नगर एक बकुलोमा रहेको कृषि सामग्री सप्लायर्सले विगत दुई महिना अघिदेखि किसानलाई सहुलियतमा दाना उपलब्ध गराउँदै आएको छ। कृषि सामग्री सप्लायर्सले मोहन फिड कम्पनी प्रालीले उत्पादन गरेको दाना चितवनको बजारमा ल्याएर किसानलाई उपलब्ध गराएको हो। निजी क्षेत्रमा चिनीको मूल्य घटेसँगै स्वाल ट्रेडिङ लिमिटेडको चिनी गोदाममा थन्किएको छ। बजार मूल्यको तुलनामा स्वाल ट्रेडिङको चिनीको मूल्य बढी भएपछि त्यो गोदाममै थन्कनु परेको हो। हामीले मूल्य बढी भएका बेला चिनी खरिद गरेकाले पनि सस्तोमा बिक्री गर्न नसक्ने अवस्था छ। स्वाल ट्रेडिङ लिमिटेड नानगढ शाखाका प्रमुख बुद्धि विनोद दाहालले भन्नुभयो, अहिले हाम्रो गोदाममा 50 किलोका 2000 बोरा चिनी 8 महिनादेखि सिन्चित छ। बेरगन्ज र भैरवामा रहेका लिमिटेडका गोदाममा भने देशभरका नेपालीलाई 3 महिनाका लागि पुग्ने चिनी सञ्चित रहेको पनि उहाँले बताउनुभयो। पछिल्लो समय निजी क्षेत्रमा दिन प्रतिदिन चिनीको मूल्य घट्दो छ। अहिले चितवनको बजारमा 61 रुपियाँ प्रति किलोको दरमा थोक बजार कारोबार भइरहेको छ। तर स्वाल ट्रेडिङले अहिले तय गरेको चिनीको थोक मूल्य 67 रुपियाँ 50 पैसा छ। घरेलु तथा फोहोर मैला व्यवस्थापन साथै कम्पोस्ट मल प्रयोग सम्बन्धी 2 दिने तालिम हिजोदेखि रत्नगरको पर्सोनीमा सुरु भएको छ। तालिमबाट घरायसी फोहोर मैला व्यवस्थापन गरी कम्पोस्ट मल उत्पादन र त्यसको प्रयोगबाट अर्ग्यानिक बाली नाली उत्पादन गर्न सहयोग पुर्याउने तालिम आयोजक सक्षम आमा समूहकी अध्यक्ष पार्वती पौडेलले जानकारी दिनुभयो। तालिममा 43 जना महिलाहरूको सहभागिता रहेको छ। तालिम आज सकिँदैछ। कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चितवनमा पनि अन्तर्राष्ट्रिय खेती वर्ष मनाउने तयारी गरिएको छ। जिल्ला कृषि विकास समिति चितवनले वार्षिक अभियानका रूपमा कार्यक्रम गर्ने तयारीलाई तीव्र पारेको छ। आफ्ना लागि आफै खाद्यान्न उत्पादन गर्ने लक्ष्यसहित गमला या घरका छानामा खेती गर्ने अभियान सुरु गर्न लागि छ। भरतपुरमा शुक्रबार आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी कृषकहरूलाई आफूलाई पुग्ने आफै उत्पादन गरी आर्थिक बचत गर्न प्रोत्साहित गरिएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीले खेतबारी नहुनेले छत तथा गमलामा तरकारी फलाउने र दिनको 2 छाक किनेर खाने, 1 छाक आफै फलाएर खाने सोचको विकास गर्न पारिवारिक खेती वर्ष सफल हुने बताउनुभयो। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए होला पनि बी षड्यन्त्र होला रसी नाटक मञ्चन